को चीनो वीर को संतान सही को रागार लहर को निशाने अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान शहीदको रागार लहरेको निशानी अब तिम्रो हातले लेख्नु छ को जी